एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगी। श्रीयामको जाडोमा पनि, श्रीयामको जाडोमा पनि फुल्दछ फुल मुस्कानको, अन्धारो औँसीको रातमा पनि बल्दछ दियो विश्वासको, नयन भरिको आँसुमा पनि, नयन भरिको आँसुमा पनि बसेको हुन्छ तस्बिर त्यो हृदय भरिको चोटमा पनि, लुकेको हुन्छ मायालु त्यो, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा। माया लेखा